तिमीलाई म के भनु। तिमीलाई म के भनु, फुल भनु कि जुन भनु, फुल भनु कि जुन भनु, उपमा धेरै म के दिउ, तिमीलाई मन कि माया लु भनु, तिमीलाई म के भनु। साँझको शीतल वातावरणमा फुल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा, यो मनलाई कसरी सम्हालु म, नदी बेहोस बेहोस भैमा, कहिले न छुटे नशा भनु कि फूल भनु कि जुन भनु, फूल भनु कि जुन भनु, उपमा धेरै म के दिउ, तिमीलाई मन कि माया लु भनु, तिमीलाई म के भनु। केही बोल्न खोज्दा कापेका आधार, केही झुके झुकेका नजर, केही बोल्न खोज्दा कापेका आधार, दुई आँखाका गहिरा ताल बिच, नसकी तर्न डुबे कहिले न छुट्ने तृष्णा भनु कि फूल भनु कि जुन भनु, फूल भनु कि जुन भनु, उपमा धेरै म के दिउ, तिमीलाई मन कि माया लु भनु, तिमीलाई